2011 सालको जनगणनाले नेपालमा चाहिँ 44 भाषा देखाएको थियो। 2028 सालको जनगणनामा 17 मात्र भाषा देखियो। 2058 आइपुग्दा जनगणनामा भाषाको संख्या 92 भयो अनि पछिल्लो जनगणना अर्थात् 2068 सालको जनगणनामा चाहिँ नेपालमा 123 भाषा बोलिने देखिएको छ। भाषाको संख्या धेरै, तर हेर्ने हो भने राणा शासनका बेलामा र त्योभन्दा पछिका शासन व्यवस्थादेखि नै नेपाली भाषालाई नै सरकारी कामकाजको भाषा बनाइएको छ र अहिले पनि नेपालका सरकारी कार्यालयमा कामकाजी भाषा नेपाली नै छ। नेपाली भाषी भएका समुदायले सरकारी कामकाजको भाषा नेपाली भएकै कारण अनेक समस्या भएका उदाहरण हामी सुन्छौँ। त्यसैले पनि एकात्मक शासन प्रणालीमा व्यवस्था गरिएका एकात्मक शासन शैलीका हरेक कुरा फेरिनुपर्छ भनेर नै संघीयतामा जाने भनेर भनिएको छ। 2062-63 को आन्दोलनपछि चाहिँ नेपालका अरू भाषालाई पनि महत्व दिन केही मातृभाषामा प्राथमिक तहसम्म पढाउन सुरु गरिएको छ। तर यतिले मात्रै सबै भाषाको सम्मान हुँदैन भन्ने आवाज उठिरहेकै छन्। हुन पनि हो गणेशजी, कामकाजी भाषा नेपाली, विद्यालयको शिक्षा प्रणाली नेपाली, तर घर समुदायमा आफ्नै मातृभाषा बोल्ने समुदायले भाषाकै कारण धेरै अवसरबाट वञ्चित हुनु परेको छ। नेपालीमा आफ्ना कुरा प्रष्ट राख्न नसक्ने समुदाय बोल्नुभन्दा बरु चुप लागेर बस्न उचित ठान्छन्। आफ्ना भाषा अरूले नबुझ्ने, नेपाली भाषा आफूले प्रष्ट नजान्दा रोजगारीका मौका गुमाउनेहरू पनि छन्। बहुभाषा भएको नेपालको सङ्घीय व्यवस्थामा सबै भाषाको व्यवस्थापन कसरी गर्दा ठिक होला? आजको हाम्रो छलफल यसै सिरफेरमा छ। गएको महिना हामीले भाषा विषयका केही विज्ञहरू, केही पूर्व सभासद जसले अघिल्लो संविधान सभामा भाषा संस्कृति समेत केलाउने सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिमा रहेर काम गर्नुभएको थियो अनि भाषा विषयमा केही जिज्ञासु विद्यार्थीहरूसँग छलफल गरेका थियौँ। छलफलमा नेपाली काङ्ग्रेसका पूर्व सभासद तथा पूर्व स्थानीय विकास मन्त्री पूर्ण कुमार शर्मा, नेकपा एमालेका तर्फबाट पूर्व सभासद नेत्र प्रसाद पन्थी, मानवशास्त्री प्राध्यापक डम्बर चेम्जङ, भाषा विज्ञानका प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव अनि त्रिभुवन विश्वविद्यालयमा भाषा विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरू सुजित केसी, दिलविक्रम आङदेम्बे, मन्जु अधिकारी र सृजना अधिकारी हुनुहुन्थ्यो। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। मैले चाहिँ सुरु पूर्ण कुमार शर्माजीबाटै गरेँ किनकि तपाईँ पहिला सभासद हुनुहुन्थ्यो। एक तहसम्म संविधान निर्माणको काम 80% टुङ्गिसक्यो भनेर हामीलाई भनिया छ। त्यसमध्येमा विशेष गरी संविधान सभाभित्र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको आधार निर्धारण समितिले एउटा प्रस्ताव पनि गरिसकेको छ। संविधान सभाभित्र विशेष गरी सङ्घीय व्यवस्थामा गइसकेपछि हामी जस्तो अहिले पछिल्लो समयको डाटा हेर्ने भने त्यो 123 भाषा बोलिने देशमा सङ्घीय व्यवस्थामा गइसकेपछि भाषाले के फरक पार्छ भन्ने विषयमा कस्तो बहस भयो? नेपालको अन्तरिम संविधान 2063 निर्माण हुँदा 8 पार्टीले निर्माण गरेको थियो। 8 पार्टीले निर्माण गर्दाखेरि सङ्घीयताको परिकल्पना गरिएको थिएन। पछि निर्माण भइसकेपछि एक मधेस एक प्रदेशको जुन नारा लिएर मधेस आन्दोलन भयो त्यसलाई निकास दिन र समाधान गर्नको लागि पछिबाट सङ्घीयता हुनेछ भनेर संविधान संशोधन गरियो, सरकारबाट घोषणा भयो। सङ्घीयताको कुरा आइसकेपछि मात्र यो विभिन्न सङ्घको भाषाका कुरा, संस्कृतिका कुराहरू, पहिचानका कुराहरू उठ्दै आयो। र त्यसैले अब जति भाषा छ त्यति नै राज्य हुनुपर्छ भन्ने कुरो होइन। भारतमा अहिले 29 राज्य कायम भएको छ, लास्टमा तेलङ्गाना समेत, तर त्यति मात्र भाषा त छैन। त्यसले गर्दाखेरि हाम्रो मुलुकले के कतिको आवश्यकता पर्छ, कति धान्नु सक्छ र यसको पहिचानको कुराहरूलाई लिएर पहिचान पनि कायम हुन सक्ने कुराहरू, जहाँसम्म कुराहरू अहिले आए एकल पहिचान र बहुपहिचानको कुरै थिएन। यो कसैले भाषाको, कसैले जातिको कुराहरू लिएर कुरा उठ्दाखेरि एकल पहिचान भयो भनेर एक पक्षबाट त्यो कुरोहरू आउँदाखेरि अर्को बहुपहिचानको प्रश्न आयो। जसरी दिनको कुरा गर्दा रातको कुरा हुन्छ, रातको हुँदा हुँदा दिनको कुरा हुन्छ, यो पहिचानको कुरा मात्र हो र एकल पहिचानको पक्षमा म पनि छुइनँ। यो पहिचानको कुरा विश्वमा कुरो उठेको हो, राष्ट्रको नाम फेरिएको छ पहिचानको कुरा लिएर, राजधानीको नाम फेरिएको छ। जस्तै बर्मालाई जनजिब्रोमा हामी बर्मै भन्छौँ, तर म्यानमार भयो, त्यसको राजधानी रङ्गुनलाई याङ्गुन भएको छ, चिनको राजधानीले पेकिङ भनेर भन्छौँ बेजिङ भएको छ। पहिचानकै कुरोले लिएर मित्र राष्ट्र भारत त नजिकमा कलकत्ता भनेर हामी भन्दैछौँ, तर पहिचानको कायम गर्ने क्रममा कोलकातामा, बम्बईलाई मुम्बई भयो, यो पहिचानकै कुराहरू कायम गर्ने क्रम विश्वमै यो भएको हुनाले हाम्रो पनि पहिचान सहितको सङ्घीयता हुनुपर्छ भन्ने क्रममा मात्र हो। जति भाषा हुन्छ त्यति नै राज्य हुनुपर्छ भन्ने होइन, हाम्रो मुलुकलाई धान्ने हुनुपर्छ भन्ने। हामीले पहिचानमा छुट्टै बहस पनि गरेका छौँ, तर तपाईँले पहिचानको कुरा उठाइहाल्नु भयो। सबभन्दा पहिला तपाईँले भनेको पहिचानमा भाषा कसरी अटाउँछ, भाषा पहिचान हो कि? अब भाषा पहिचान यो पहिचान मात्रै भाषा पनि हो, जाति पनि हो र संस्कृति पनि हो र त्यहाँको भौगोलिक पनि हो, सबैलाई समेटेर रहेछ। अस्ति मात्र सम्पन्न भएको निर्वाचनमा पनि पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, संविधान सभाद्वारा संविधान भनेर आफ्नो घोषणा पत्रमा लेखिएको थियो भने नेपाली कङ्ग्रेसले पहिचान पनि भेटिने, द्वन्द पनि मेटिने भन्ने आफ्नो घोषणा पत्रमा उसले द्वन्द मेटिने भन्ने। अब त्यही कुरोहरूलाई लिएर पहिचानकै कुरा मात्र हो, एकल पहिचान र बहु पहिचानको कुराहरू होइन। तपाईँले भन्नुभयो भाषा पहिचान त हो, तर भाषा मात्र एउटा पहिचान होइन, त्यसकारण धेरैवटा पहिचान अटाउने एउटा मियोको रूपमा चाहिँ पहिचानलाई व्याख्या गर्दै प्रदेश बनाउने पक्षमा नेपाली कङ्ग्रेस छ, किनभने सबै आटिनुपर्छ भन्ने कुरो। अब म नेत्र प्रसाद पन्थीजीतिर लाग्छु, अब नेकपा एमाले नेपाली कङ्ग्रेस पछाडि संविधान सभाभित्र महत्त्वपूर्ण भूमिका खेल्ने पार्टीभित्र थियो, तपाईँ पनि सभासद हुनुहुन्थ्यो, तपाईँ संस्कृति संरक्षण समितिमा हुनुहुन्थ्यो। अहिले हामीले कुराकानी गरिरहेको विषय भाषा र संस्कृति सङ्घीय व्यवस्थामा गइसकेपछि कस्तो होला भन्ने विषयमा संविधान सभाभित्र कस्ता छलफलहरू भए? धन्यवाद। संविधान सभाभित्रको यो भाषाको सम्बन्ध जहाँसम्म सवाल छ, यस विषयमा छलफल हुँदाखेरि संविधान सभा के टुङ्गोमा पुग्यो भने त्यहाँ संविधान सभाको समिति सामाजिक र सांस्कृतिक एकबद्धताको आधार निर्धारण समितिले यो भाषा धर्म संस्कृति सम्बन्धमा छलफल गर्ने निर्णय गर्ने कार्यादेश पाएको थियो। त्यहाँभित्र छलफल हुँदाखेरि निर्णयमा समिति के टुङ्गोमा पुग्यो भने यो नेपाल बहुभाषिक बहुसांस्कृतिक विविधतायुक्त देश हो, नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्। त्यति बेला 92 भाषा मात्रै आइडेन्टिफाई भएको थियो, पछि आएर 63 जनगणनाले 123 भाषा नेपालमा बोलिन्छन् भन्यो। त्यो समिति केटुङमा पुग्यो भने यी 123 भाषा नेपालका राष्ट्रभाषा हुन्, अनि यी सबै बोलिने मातृभाषाहरूसँग व्यक्तिको भावनात्मक सम्बन्ध हुन्छ, राष्ट्रभाषाको समान संरक्षण र विकास गर्नुका साथै भाषिक पहिचान र भाषासँगको सम्बन्धलाई सम्मानपूर्वक अनुभूत गर्न पाउने अधिकार हरेक व्यक्तिको हुनुपर्दछ। जहाँसम्म सरकारी कामकाजको भाषाको सवाल छ, त्यसलाई हाललाई देवनागरी लिपिमा नेपाली भाषा हुनेछ भनेर त्यो यो विषय हामी सर्वसम्मतै निर्णय गऱ्यौँ हालका लागि भनेर। अरू यदि समान भाषा हुन् भने ती भाषाहरूलाई पनि केन्द्रीय सरकारको सरकारी कामकाजको भाषाको रूपमा हामी अहिले तत्काल प्रयोग गर्न सक्ने स्थितिमा किन छैनौँ भने भाषाको त्यसरी विकास भएको छैन। त्यसका निमित्त भाषा एउटा शक्तिशाली भाषा आयोगको व्यवस्था होस्, जसले ती भाषाहरूको संरक्षण संवर्धन र विकास गर्नका लागि अनि काम पनि गरोस् र त्यसरी विकसित भएको त्यो लेभलमा आइसकेका भाषाहरूलाई क्रमशः हामीले फेरि सरकारी कामकाजको भाषामा पनि त्यो मापदण्ड पुगेकालाई केन्द्रीय विधायिकाले पारित गरेपछि त्यो सरकारी कामकाजको भाषाको रूपमा मान्यता पनि पाउनेछ। केन्द्रीय सरकारी कामकाजको भाषाका अतिरिक्त फेरि प्रदेशहरूको सवाल छ, प्रान्तीय विधायिकाले प्रान्तभित्र बोलिने ती भाषाहरूलाई पनि त्यही आधारमा विकास गरेर उसले निर्णय गरेका आधारमा कानुनले निर्धारण गरे बमोजिम त्यो प्रान्तीय सरकारको कामकाजको भाषा हुनेछ। केन्द्रीय सरकारको सरकारी कामकाजको भाषाको अतिरिक्त प्रान्तले आफ्नो भाषा तोक्न सक्ने त्यो पनि व्यवस्था गरिएको छ भने नेपाली नागरिकले आफ्नो मातृभाषा बाहेक अर्को भाषा नजानेका कारणले राज्यबाट प्रदान गरिने सेवामा वञ्चित गरिने छैन, कुनै मानेमा अपमान गरिने छैन, जुन नेपालमा बोलिने जुनसुकै मातृभाषा बोले पनि उसले सम्मान पाउनेछ र त्यसको सम्मान गरिनेछ। त्यो कसरी गर्ने भन्दा त्यो मातृभाषामा बोले पनि सरकारी कामकाजको भाषा जुन छ त्यसमा ट्रान्सलेट गरेर अनुवाद गरेर प्रमाणित गरेर त्यो डकुमेन्टहरू राखिनेछ र आधिकारिक त सरकारी कामकाजको भाषालाई नै मानिन्छ, तर उसले आफ्नो मातृभाषामा कहीँ पनि गएर कुनै पनि कुरा राख्न पाउने त्यो व्यवस्था गरिएको छ। र खास गरेर अदालतको काम कारवाहीको सवालमा भने यो केन्द्रीय सरकारको सरकारी कामकाजको भाषालाई नै अदालती कारवाहीका लागि हुनेछ भनिएको छ। अदालतमा पनि साक्षी प्रमाण उजुर सबै गर्दाखेरि आफूले आफ्नो मातृभाषामा पनि उसले अभिव्यक्त गर्न पाउनेछ, त्यस त्यो समेतको व्यवस्था त्यो समितिमा हामीले मोटामोटी यसरी निर्णय गरेका हौँ। अहिले भन्नुभयो समितिभित्र भएका छलफलका हिसाबले सबै भाषा लिपिबद्ध भाषाहरू सबै अहिले हामीले तोकेका 123 भाषाहरू नै राष्ट्रभाषा हुन्, तर सरकारी कामकाजका लागि चाहिँ नेपाली भाषा र देवनागरी लिपि नै आधिकारिक भाषा भयो केन्द्रका हिसाबले, केन्द्रले भोलि भाषा आयोगको सिफारिसमा कुनै नयाँ भाषालाई पनि आधिकारिक मान्न सक्छ, प्रान्तले आफ्नो अनुकूलको हिसाबले कुनै पनि भाषालाई कामकाजीको भाषा बनाउन सक्छ भनेर तपाईँले भन्नुभयो। अब मलाई एउटा नबुझेको, यो देशका सबै भाषा राष्ट्र भाषा हुन् भन्ने कुराले के अर्थ राख्छ? जुन देशमा देशभरि नेपाली भाषा बोलिन्छ, नेपाली भाषा प्रयोग हुन्छ, सरकार नेपाली भाषा बोल्छ, सबैलाई नेपाली भाषा बोल्न लगाइन्छ भने देशका सबै भाषा राष्ट्र भाषा हुन् भन्ने कुराले के अर्थ राख्छ? नेपाल राष्ट्रभित्र जन्मेका नेपाली नागरिकहरू ले बोलिने अभिव्यक्त गर्ने सबै चिज हाम्रा राष्ट्रका सम्पदा हुन्। त्यसो भएर सबैले समान सम्मानै पाउनुपर्छ। जुन भाषा सरकारी कामकाजको भाषा हुन्छ त्यो मात्रै राष्ट्रको भाषा भन्ने कुरो, त्यो त औपचारिक रूपमा अभिव्यक्तका लागि सबैले मान्ने एउटा एउटा भाषा तोकिनुपर्छ, त्यो तोकियो। अर्को भाषा पनि त्यही लेभलमा विकास गरे पनि दुई भाषाको नीति पनि लागू गरेको, हाम्रो बहुभाषिक देशमा एउटै भाषा मात्रै भनेर हामी जान सक्दैनौँ। तर अरू भाषाहरू त्यो लेभलमा विकास नभइसकेको कारणले एउटा निश्चित मापदण्ड हुन्छ। अब लिङ्ग्विस्टिकको स्टुडेन्ट हुनुहुन्छ यहाँ, अब प्रोफेसर साहब हुनुहुन्छ, सर हुनुहुन्छ, उहाँहरूले यसलाई विज्ञहरूले व्याख्या गर्नुहोला। मैले जानेको मेरो आधारमा के छ भने नेपालमा बोलिने सबै भाषाले समान, यदि यो गणतन्त्र नेपालमा पनि अधिकार पाएन भने कुनैले एउटा भाषा जानेका कारणले त्यो सुपेरियर, अनि त्यसपछि उसले आफ्नो मातृभाषा जे जन्मेर बर्थ उसले जे पायो त ऊ त नेचुरल गिफ्ट उसले त्यो पायो, त्यो त्यो भाषाका कारणले ऊ अपमानित हुनुपर्ने, कोही पछाडि पर्नुपर्ने, राष्ट्रले त्यसलाई सम्बोधन नगरिने, त्यस्तो हुँदैन। अहिलेसम्म जे भयो यो विभेद भाषाका कारणले जुन भाषा बोले पनि त्यत्तिकै सम्मान हुन्छ, त्यो भाषालाई हामी राष्ट्रभाषा भन्छौँ। तर त्यसको विकास भएको छैन, कतिपयको लिपि छैन, कतिपयको फुल फेजमा जाने गरी विकास भएको छैन, अविकसित लेभलमा छ, त्यो हुनसक्छ। धन्यवाद तपाईँलाई। म चाहिँ डाक्टर योगेन्द्र यादवतिर लागेँ। अब हामीले त यहाँ भाषाको बारेमा कुराकानी गऱ्यौँ, तपाईँ त भाषाकै विज्ञ हुनुहुन्छ, भाषाकै सवालमा त्यत्रो समयदेखि तपाईँले चाहिँ पढाइरहनु भएको छ, एक हिसाबले भाषा प्रवर्धनमा नि तपाईँको ठुलो भूमिका हुनुपर्ने हो भन्ने हामीलाई लाग्छ। तपाईँको विचारमा सङ्घीय व्यवस्थामा भाषाको सम्बन्ध के छ? तपाईँले जुन प्रश्न गर्नुभयो कि सङ्घीयतामा स्थापनाको लागि भाषाको के भूमिका हुन सक्छ, यसबारेमा के मैले हेरेको, मैले विभिन्न देशको अनुभव हेर्दाखेरि मैले के पाएँ भने भाषा आधार भयो भने यो एउटा धेरै सबल एकदम स्ट्रङ फ्याक्टर हो। किनभने भाषा संस्कृतिसँग सम्बन्धित हुन्छ, कुनै संस्कृतिको विकास भाषाको माध्यमबाट हुन्छ, त्यो भाषासँग सम्बन्धित हुन्छ। त्यति मात्रै होइन, त्यसले एउटा एउटा भनौँ न कमन प्याटर्न अफ लिभिङ हुन्छ। त एउटा क्षेत्रमा एउटै भाषा बोलियो भने एउटा के हुन्छ, एक किसिमको सामञ्जस्यता, होमोजेनिटी आउँछ। र त्यसको आधारमा यदि प्रान्तको निर्माण भयो भने त्यो प्रान्त धेरै नै सफल हुन्छ, किनभने त्यहाँ बस्ने मानिसहरूको बिचमा एउटा एकता हुन्छ, किनभने एउटै भाषा बोलिन्छ। र अर्को कुरा के छ भने शिक्षामा पनि तपाईँको आफ्नो मातृभाषाको माध्यमबाट शिक्षा प्राप्त गर्छ, त्यो मातृभाषाको माध्यमबाट शिक्षा भयो भने त्यो एकदमै सजिलो हुन्छ, किनभने होम ल्याङ्ग्वेज र स्कुलको ल्याङ्ग्वेजमा फरक भएन। अहिले के भइरहेछ, हाम्रो जस्तो मेरो गाउँमा सबै 100% मैथिली स्पिकर्स, बच्चाहरू स्कुलमा जान्छ त नेपाली माध्यममा पढ्नुपर्छ, उसलाई के हुन्छ एउटा साइकोलोजिकल सक हुन्छ र उसले ड्रप आउट हुन्छ। ड्रप आउट नभए पनि उसको क्वालिटी, उसको पर्फर्मेन्स जुन छ, कम्पिटेन्सी जुन भन्नुभयो, त्यो कम्पिटेन्सी एकदम लो हुन्छ। त्यसैले आफ्नो मातृभाषाको माध्यमबाट पढाइ भयो भने त्यो के हुन्छ, क्लासमा धेरै इन्टरेक्सन हुन्छ, अन्तर्क्रिया हुन्छ, र क्वालिटी अफ एजुकेसन अगाडि बढ्छ, र एउटा सक्षम एउटा शिक्षा उसले पाउँछ। त्यसैले त्यो शिक्षाको माध्यमबाट पनि भयो। एडमिनिस्ट्रेसन, अब मेरो सिराहा जिल्ला घर हो, त्यहाँ सिडिओ अफिसमा जानु पर्यो, गाउँको मान्छे जान्छ नेपाली आउँदैन, कुरै बुझ्दैन, होइन, त्यो पनि समस्या, यो समस्या पनि दूर हुन्छ। एडमिनिस्ट्रेसनमा पनि प्रान्तीय भाषा त्यहाँको स्थानीय भाषा हुन्छ। त्यति मात्रै होइन, डेभलपमेन्ट, विकासमा तपाईँ स्विजरल्यान्डमा जानुहोस् त कुनै पनि फ्याक्ट्रीमा काम गर्ने मजदुरहरू हुन्छन्, जुन भाषा बोल्ने हो उनीहरूको भाषा नै त्यहाँ प्रयोग हुन्छन्, त्यहाँ 4-5 भाषा प्रयोग भइरहेका छन्, त्यही भाषाहरू प्रयोग हुन्छ। त्यसले गर्दा के हुन्छ, एउटा विकासको पनि आफ्नो मातृभाषाको माध्यमबाट भयो भने कम्युनिकेसन इफेक्टिभ हुन्छ। अहिले तपाईँले भन्नुभयो अनुसार चाहिँ एउटा क्षेत्रमा एउटै भाषा बोलियो भने सामञ्जस्यता हुन्छ, एकता हुन्छ भन्नुभयो, मातृभाषामा पढ्नुका पायो भने शिक्षाको गुणस्तर राम्रो हुन्छ भन्नुभयो, प्रशासनिक काम र विकास काम जनअपेक्षा अनुसार पुर्याउने हो भने त्यहीँको भाषा बोलिनु पर्छ भन्नुभयो। अब यो मलाई अलिकति चोल्न मन लाग्यो, एउटै भाषाले बोलिने भाषाले विकास हुन्छ भन्ने कुरा त हिजो महेन्द्रले एक भाषा एक भेष र एक देश भनेर चलाएको सिस्टम भन्दा अहिले हामी सङ्घीय व्यवस्थामा जाने कुराकानी गरिसकेपछि के फरक छ त्यसमा? महेन्द्रले पुरै नेपालको लागि एउटै भाषा एउटै भेषको कुरा गर्नुभएको थियो, म एउटा प्रान्तको कुरा गर्दछु। र जुन प्रान्तमा हेर्नुपर्छ यो ल्याङ्ग्वेज डिस्ट्रिब्युसन हेर्नुपर्छ, कुन क्षेत्रमा कुन भाषाको प्राथमिकता छ। तपाईँ सिराहामा जानुभयो या सप्तरीमा जानुभयो दम्सामा जानुभयो त्यहाँ मैथिली भाषाको प्रमुखता छ। तपाईँ हिमाली क्षेत्रमा जानुभयो भने शेर्पा भाषा। मैले सोध्नु खोजेको त्यही कुरा, तपाईँले अहिले भन्नु मानव जस्तै 13 प्रान्त नेपालमा बन्यो भने हिजो एउटा नेपाली भाषाको जुन वर्चस्व थियो अब 13 भाषाको वर्चस्व हुनु पर्यो, किनकि सामञ्जस्यताका लागि, प्रान्तभित्रको एकताका लागि र तपाईँले भनेको सहज सञ्चार र विकासका लागि त्यो भन्ने। अहिले हामी 123 भाषाको कुरा गर्दैछौँ, तर के छ कि म र साक्यजी एउटा संविधानविद हुनुहुन्छ, समावेशी भाषा नीति भनेर जो तपाईँको यो सिनासबाट पब्लिस छ, किताबै पब्लिस छ त्यो, त्यसमा हामीले के भनेका छौँ भने ठिक छ त्यो प्रान्तीय भाषा हुनु पर्यो, तर सँगसँगै अब यो नेसनल लेभलमा पनि लिङ्केज स्थापित गर्नु पर्यो। त्यसको लागि हामीले के भनेको छौँ कि केन्द्रीय भाषा जुन छ, जस्तो नेपाली केन्द्रीय भाषा हुनसक्छ, त्योसँग लिङ्केजको लागि ट्रान्सलेसनको व्यवस्था हुनुपर्छ। त्यसैले हामीले आइसोलेटेड भएर बस्नु भनेको छैन, लिङ्केज एउटा स्थापित हुनुपर्छ। त्यति मात्रै होइन, अब शिक्षामा भयो भने शिक्षामा मात्रै यो प्रान्तीय भाषाले हुँदैन, मातृभाषा भएर मात्रै हुँदैन, एउटा सर्टेन स्टेज पछि ट्रान्जिसन हुनुपर्छ, ट्रान्जिसन टु नेसनल ल्याङ्ग्वेज। जस्तो नेपालीमा मातृभाषाबाट सुरु गर्ने 4-5, 5-6 क्लाससम्म, त्यसपछि बिस्तारै नेसनल ल्याङ्ग्वेजमा सिफ्ट गर्ने, ट्रान्जिसन गर्ने र लास्टमा गएर इन्टरनेसनल ल्याङ्ग्वेजमा जाने। हस्, तपाईँबाट म फेरि आउँछु, त्यसमा धेरै विषयहरू छन् जुन चाहिँ चल्न बाँकी छ, म डम्बर चम्जुङ सरबाट जान्छु। डम्बरजी, एउटा कुरा, तपाईँ मानवशास्त्री हुनुहुन्छ, म यसो डाटाहरू हेर्दै थिएँ, हामी चाहिँ पछिल्लो ठुलो फड्को भनेको 31 बाट 92, 92 बाट 123 भाषाको हिसाबले 20 वर्षमा हाम्रो सरकारले जम्मा ल्याउने चाहिँ तथ्याङ्कको हिसाबले यो ठुलो फरक किन आयो होला? धन्यवाद पराजुलीजी। यो भनेको अहिले हामी फरक राजनीतिक परिप्रेक्ष्यमा छौँ। हिजोको जस्तो एउटा सांस्कृतिक एकलता, पहिचानको एकलतामा अब हामी छैनौँ, र राजनीतिको आधार पनि हिजो एउटा आर्थिक असमानतालाई समाप्त गर्नको लागि राजनीतिक रूपमा सङ्गठित हुने र एकबद्ध हुने चलन थियो, आज त्यसो छैन। आज भाषा र सांस्कृतिक विशिष्टताका आधारमा पनि र त्यो सामूहिक पहिचानलाई पनि उजागर गर्न र त्यसलाई व्यवस्थित गर्न पनि राजनीतिक रूपमा सङ्गठित हुने युग आयो। त्यसैले हामी सांस्कृतिक एकरूपता होइन कि सांस्कृतिक बहुलताको युगमा हामी छौँ। त्यसैले हाम्रो पहिचान के हो भन्ने कुरा अब मान्छेको मान्छेहरूको प्रमुख एउटा राजनीतिक शर्तको रूपमा र सङ्गठित हुने आधारको रूपमा अगाडि आउँदै जाँदाखेरि जनगणनामा हिजो धेरैभन्दा धेरै भाषा र सांस्कृतिक समूहहरू नदेखाउँ भन्ने राज्यको नीति पनि थियो, त्यसैले थोरै थियो रिपोर्टिङको तहमा। आज राज्यले पनि कति हुँदो रहेछ हेरौँ न त भन्ने हिसाबले, त्यो राज्यले आफै सोचेर त होइन, विभिन्न दबाब समूहहरू आउँछ जनगणना गर्ने बेलामा, हाम्रो भाषा यो लेखिनुपर्छ, हाम्रो धर्म यो लेखिनुपर्छ, हाम्रो जात यो लेखिनुपर्छ, थर पनि छुट्नु हुँदैन, हाम्रो गाउँको नाम यो लेखिनुपर्छ भनेर जनगणनाको सर्वेक्षण फारम विकसित गर्दै जाने क्रममा त्यस्ता सुझावहरू आउँछन्। त्यसैले यहाँले भन्नुभएको जस्तो 31 बाट 92, 92 बाट 123 भएको हो, र खास गरेर भाषाशास्त्री मानवशास्त्रीहरूको प्रमुख दायित्व आउँछ त्यो 123 वर्गीकरणका हिसाबले त्यसलाई नजिक ल्याएर वर्गीकरण गर्दाखेरि कति त मूल त हामी नेपालमा 4 भाषा परिवारका भाषीहरू रहेछौँ। जब राजनीतिक तहमा तपाईँले विश्लेषण गर्नुहुन्छ र त्यसलाई हेर्न थाल्नुहुन्छ अनि त्यसलाई कसरी एकै खालेलाई सँगै ल्याउने। तपाईँ अहिले कार्यक्रम संघीयता सङ्घालो सुन्दै हुनुहुन्छ। आज हामी सङ्घीय व्यवस्थामा भाषाको व्यवस्थापन कसरी गर्दा उचित हुन्छ छलफल गर्दैछौँ। हामीसँग छलफलमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका पूर्व सभासद तथा पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शर्मा, नेकपा एमालेका तर्फबाट पूर्व सभासद नेत्र प्रसाद पन्थी, मानवशास्त्री प्राध्यापक डम्बर छेम्जोङ, भाषा विज्ञानका प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव अनि त्रिभुवन विश्वविद्यालयमा भाषा विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरू सुजित केसी, दिलविक्रम आङदम्बे, मन्जु अधिकारी र सृजना अधिकारी। कार्यक्रमलाई सहजीकरण गर्दै हुनुहुन्छ राजन पराजुली। अब सङ्घीय व्यवस्थामा हामीले भाषाको कुरामा एक तहको छलफल गऱ्यौँ, अहिले त नेपालको सन्दर्भ त कस्तो छ भने एकातिरबाट प्रदेशको मास्तिरको भागहरू छोड्दै ल्यायो भने त्यसको भाषा भाषिक संरचना एक तहबाट फेरिँदै जान्छ, अलिकति घुमायो भने फेरि तपाईँको एउटा प्रदेशमा हुनुपर्ने भाषा त्यसभित्र बस्ने मान्छेको संरचना अर्को ढङ्गले फेरेर आउँछ। स्वाभाविक रूपले संस्कृतिको पनि अवस्था त्यस्तै छ। त्यो हिसाबले हेर्ने हो भने संस्कृतिको सम्बन्ध सङ्घीय व्यवस्थामा अहिले हामीले कुरा गऱ्यौँ, हामी जस्तो बहुभाषिक बहुसांस्कृतिक र बहुधार्मिक देशमा राज्यको जिम्मेवारी भनेका सबै भाषालाई प्रवर्धन हुने र संरक्षण हुने खालको मौका प्रदान गर्नु हो। भोलि हामी प्रान्तीय व्यवस्थामा गइसके पछाडि सङ्घीय व्यवस्थामा गइसकेपछि त्यो दायित्व प्रान्तले निर्वाह गर्नुपर्छ। कतिवटा भाषा छन्, कतिवटा भाषामा मौका दिने र अरू भाषा बोल्न नसक्ने मान्छेलाई कसरी चाहिँ राज्यको मूलधारमा ल्याउने भन्ने विषयमा चाहिँ जोड्ने कुरा चाहिँ त्यो जिम्मेवारी चाहिँ राज्यको हुन्छ, प्रान्तीय निकायको हुन्छ भनेर हामीले कुराकानी गऱ्यौँ समग्र। होइन त अहिलेसम्म हामीले कुराकानी गरेको धेरै कुरा सैद्धान्तिक छन्, अलिकति व्यवहारिक विषयमा छलफल गर्नुपर्नेछ। तपाईँलाई लागेको केही सुजितजीलाई केही भन्न दिउँ। जस्तै संहितामा गइसकेपछि भोलि कस्तो हुन्छ भनेर चाहिँ हाम्रो यहाँको डेभलपमेन्ट र त्यो रिजनल के मतलब यसमा चाहिँ पोलिटिकल डिभिजनले चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ। जस्तै हिमालमा हामीले एउटा प्रान्तीय सरकार बनायौँ, मानौँ जुन अहिले खाका काङ्ग्रेस एमाले र माओवादीको खाका छ परदेशी अब 9, 11, 13 भनेर त्यो खाका अनुसार जाँदा पनि त्यही एउटा प्रान्तमा पनि के हुन्छ भने त्यो प्रान्त जुन हिमाली भेगमा पर्छ, पहाडी भेगमा पर्छ र तराई भेगमा पर्छ, किनभने कल्चर बेग्लै बेग्लै हुन्छ। भाषामा पनि के हुन्छ भने एक दुईले पनि नपुग्न सक्ला, होइन यत्रो भाषिक विविधता छ। काम चलाउ भाषाको रूपमा त अब एउटा नेपाली भाषा अहिले बढी डोमिनेन्ट भाषाको रूपमा आएको भयो, त्यसलाई बाध्यात्मक अवस्थामा राख्नै पर्छ। अब त्यो नराखिसुको पनि छैन, नेपाली भाषाले चाहिँ अब यहाँ डोमिनेन्ट रोल खेल्यो अनि पहिला सरकारी तौरबाट राज्यले पनि त्यस्तै किसिमले बाहेस मिस एउटा देखायो भन्ने कुरा छँदैछ। तर त्यो सँगसँगै अङ्ग्रेजी भाषाले के गरिरहेछ त नेपाली लगायत अन्य भाषामा त्यसको प्रभाव कस्तो छ? अब जुन सिलेबस तयार गर्दाखेरि चाहिँ हाम्रो प्राथमिक विकास क्रमले पनि त्यहाँ चाहिँ अङ्ग्रेजी भाषा र नेपाली भाषालाई जुन बायसनेस गरिरहेको छ त्यसको कुरा नेपाली भाषा नै अहिले चाहिँ संरक्षणमा राख्नुपर्ने अवस्थामा पुग्ने हो कि जस्तो देखिन्छ क्या। अब बोर्डिङ स्कुलमा पढ्ने लगभग अब 6 कक्षासम्म पढ्ने विद्यार्थीहरूले पनि नेपाली भाषामा राम्रोसँग पढ्न नजान्ने पोइन्ट टु नोटेड चाहिँ त्यो पनि हो कि। यहाँ त अन्य भाषा त एकदम सङ्कटमा छँदैछन्, नेपाली भाषा पनि सङ्कटमा छ। जस्तै अघि उहाँले जुन भाषाको कुरामा चाहिँ कानुनमा परेको अडचनको कुरा गर्नुभयो, यसै म एउटा प्रसङ्ग जोड्छु। यसमा के छ भन्दाखेरि 1966 एउटा कन्भेन्सन छ, के भन्छ भन्दाखेरि नागरिक तथा राजनीतिक सम्बन्धी प्रतिज्ञा पत्र, जुन त्यसमा चाहिँ नेपालले पनि हस्ताक्षर गरेको छ। त्यसको आर्टिकल 14 के छ भन्दाखेरि बकपत्र गर्दाखेरि राज्यले समात्यो अथवा कोर्टले उ गर्दाखेरि चाहिँ त्यसलाई आफ्नो मातृभाषामा बयान दिने अधिकार छ, एउटा इन्टरप्रिटेटर राखेर बयान दिने अधिकार छ कि। त्यो त अब सरकारवाला र राज्य नीति नभएको होइन, सरकारवाला र राज्यको पनि कमजोरी हो नि त। हाम्रो मानव शास्त्रीज्यूले भन्नु खोज्नु भने नीति त छ कि नियत के हो भनेर उहाँले प्रश्न गर्नुभयो। गत संविधान सभाले विभिन्न उपसमितिहरूले केही मसौदाहरू तयार गरेका छन् र अहिलेको दोस्रो संविधान सभाले त्यसलाई ओन गरिसकेको छ। जस्तो उदाहरणको लागि भाषा बारेमा नै या संस्कृति बारेमा भनौँ भने बहुभाषिक नीति स्वीकार गरिसकेको छ। अहिले तत्कालको लागि नेपाली भाषा अफिसियल ल्याङ्ग्वेज हुने, सरकारी कामकाजको भाषा भन्ने, तर अन्य भाषाको पनि एक्सप्लोर गर्नुपर्छ र यसको लागि राष्ट्रिय भाषा परिषदको गठन हुनेछ भनेर त्यो भनिसकेको छ, त्यो ओन गरिसकेको छ। जस्तो त्यस्तै तपाईँको यो मातृभाषामा आधारित प्राथमिक शिक्षा त्यो पनि ओन गरिसकेको छ। अहिले लगभग 15 भाषामा चाहिँ प्राथमिक शिक्षा सम्बन्ध किताबै छ। 22 भाषा, 22 22 हामीले एउटा रिसर्च गर्दैछौँ, 22 भाषा। त्यसैले जुन कुरा ओन गरिसकेको छ, निर्णय भइसकेको छ, त्यसमा छलफल नगरेर बरु अगाडिको कुरा गरौँ न। ठिक छ, एकदम एकदम सही कुरा हो। यहाँ दिलविक्रमजीले पनि एउटा इच्छा गरौँ, त्यसपछि म तपाईँबाट आउँछु है। दिलविक्रमजी धन्यवाद। यहाँ अगाडि हुनुहुन्छ हाम्रो विज्ञ महानुभावहरू हुनुहुन्छ, हाम्रो नेत्रपन्थीजी पूर्व सांसद, उहाँको मैले विचार सुन्दाखेरि चाहिँ होइन उहाँले जुन कुरा भन्नुभएको छ त्यो एकदम मलाई राम्रो लाग्यो र यति हुँदाहुँदै पनि मैले चाहिँ के कुरा चाहिँ भन्नुपर्ने जस्तो पनि यहाँ देखियो होइन। जस्तै अब हामीले अहिले अभियसली भन्दाखेरि चाहिँ अहिलेको हाम्रो यो अहिले मुभमेन्टको प्रोसेस हेर्दाखेरि चाहिँ अब हामी पहिचानको कुरा होइन सामर्थ्यको कुरा आइरहेको छ र सामर्थ्य र पहिचानको कुरा गर्दाखेरि होइन अहिले यसरी भनिरहँदाखेरि चाहिँ होइन पछिल्लो कालका अलिकति केठुलाबाट यो राजनीतिक दलहरूले चाहिँ जातीय अथवा जातिवादी भनेर जुन आरोप चाहिँ लगाइरहेको अवस्थामा चाहिँ यो भाषालाई चाहिँ जातिवादीमा राख्ने हो कि होइन भन्ने एउटा मेरो जिज्ञासा हो। किनभने भाषा भन्ने बित्तिकै त्यो पनि त जातिभित्र पर्ने कुरा पनि त जात अब हामी पहिचानले चाहिँ जातिमा कन्भर्ट गऱ्यो भने त भाषा पनि जातिमा त हुने भयो नि होइन। अब यदि त्यसरी हो भने चाहिँ अब हामी त्यसले चाहिँ कसरी अगाडि बढाउने भाषाले अब हामी सबै भाषाले संरक्षण गर्नुपर्छ सबै भाषाको चाहिँ एउटा बहुभाषा नीति बनाउनुपर्छ भन्ने कुरामा चाहिँ त्यसले कहाँ लगेर एड्रेस गर्ने मेरो एउटा जिज्ञासा हो होइन। अनि अर्को कुरा चाहिँ अघि हाम्रो नेत्रपन्थीज्यूले के भन्नुभएको छ भने सबै भाषाले राष्ट्रभाषा बनाउनुपर्छ सबै भाषाको संरक्षण गर्नुपर्छ तर कामकाजको भाषा चाहिँ नेपाली भाषाले बनाउनुपर्छ भन्ने उहाँको मुख्य आर्गुमेन्ट थियो र त्यसरी हाम्रो पछि प्राध्यापक हाम्रो डाक्टर योगेन्द्र यादवजीले पनि त्यसरी अहिले जुन भनिराख्नु भएको छ र यसरी भइरहेको अवस्थामा चाहिँ मलाई के लाग्छ भने होइन जबसम्म हामी कुनै पनि भाषाहरूले जति अहिले भाषा छ होइन सबै कुराले कति सक्छ सक्दैन थाहा छैन त्यो भाषाले कामकाजको रूपमा चाहिँ हामी त्यसलाई चाहिँ सरकारी कामकाजमा अथवा त्यसलाई चाहिँ व्यावहारिक रूपमा चाहिँ हामी प्रयोग गर्न भने त्यो भाषा बाँच्छ जस्तो धन्यवाद दिलबहादुर तुमजेल सृजना अधिकारीजीले इच्छा गर्नुभयो सृजनाजी सरले भन्नुभयो रिजनल लेभलमा चाहिँ एउटा मात्रै ल्याङ्ग्वेज होइन दुईवटा ल्याङ्ग्वेज चाहिँ गर्नुपर्छ भन्ने गर्नुभयो होइन तर अब दुईवटा ल्याङ्ग्वेज गर्ने भए पनि के को आधारमा चाहिँ गर्ने होइन अब अहिले नेपाली यो जनगणनाको आधारमै पनि नेपालीको पहिला 48 थियो भनेर चाहिँ अहिले घटेको छ अहिले 44 भयो अब अहिले यसको सेन्सस रिपोर्ट मात्रै त्यस्तो आउँदैछ होइन फेडरल यो सिस्टममा लागू नगरिकन त त्यस्तो आउँदैछ भने अब रिजनल लेभलमा दुईवटा ल्याङ्ग्वेज गर्ने एप्लाई गर्ने भन्दा चाहिँ कुन चाहिँ गर्ने र के को आधारमा गर्ने हस् सृजनाजी पहिला पालेपाल चल्दै जाउँ। सबभन्दा पहिलो कुरो अघि हामीले कुराकानी गरे अनुसार तपाईँले भनेकै तथ्याङ्क हेर्ने भने नेपालमा 15 त्यस्ता भाषा छन् जो 1% जति जनसङ्ख्याहरूलेसम्म बोल्छन्। त्योभन्दा तल अरू धेरै भाषाहरू 1%भन्दा मुनिका जनताहरूले बोल्छन्। त्यस्तो भाषाहरू छन् एउटा। कतिवटा भाषा ल्याउँदाखेरि चाहिँ कामकाजी पनि चल्छ प्रवर्धन पनि हुन्छ एउटा प्रान्तभित्र। तपाईँहरूले नेपालको भूगोललाई एकचोटि यसो आँखा बन्द गरेर हेर्नुभयो भने व्यवहारिक रूपको हिसाबले कुरा गर्ने हो भने हामीले ल्याउने सङ्घीय व्यवस्थामा 123 भाषामध्ये राज्य नै अगाडि बढ्ने गरी राज्य अगाडि बढ्ने भने सरकारी कामकाजको भाषामा प्रयोग गरेर हो राज्य नै अगाडि बढ्ने गरी जोगाउने हो भने कतिवटा भाषा जोगिन सक्ने सम्भावना देखिन्छ। लिङ्ग्विस्टिक अथवा कल्चरल डाइभर्सिटी जुन हो यो विविधता यो वास्तवमा त कुनै पनि राष्ट्रको लागि यो ठुलो सम्पत्ति हो। त्यसैले कतिलाई राख्ने कतिलाई नराख्ने यो कुरामा जानु हुँदैन किनभने यो यसलाई यो सम्पदालाई हामीले जोगाएर राख्नुपर्छ र जहाँसम्म फङ्सनल कुरा छ कतिलाई प्रयोगमा ल्याउने सरकारी कामकाजमा राख्ने शिक्षामा राख्ने त्यो त एउटा के छ कि विभिन्न निकायहरूले निर्णय गर्ने कुरा हो तर हरेक भाषाको संरक्षण हुनुपर्छ सम्वर्धन हुन्छ किनभने सम्बन्धन हुनुपर्छ किनभने हरेक भाषामा के छ फिलोसफी इन्कोडेड छ। एउटा भाषाको लोप भयो भने ज्ञानको एउटा ठुलो महत्त्वपूर्ण कुरा हराउँछ यो संसारबाट जान्छ। त्यसैले हरेक भाषाको प्राज्ञिक दृष्टिकोणले हरेक भाषाको संरक्षण गर्नुपर्छ सम्वर्धन गर्नुपर्छ र संरक्षण सम्वर्धन गर्ने अहिले डिजिटल युगमा अहिले तपाईँको डिजिटाइज गरेर तपाईँ वेबसाइटमा राखिदिनु त हजारौँ वर्ष त्यो कायम रहन्छ सुरक्षित रहन्छ। त्यसैले धेरै कम बोल्ने मान्छे त्यस भाषाको संरक्षण सम्वर्धन गरौँ त्यसको डकुमेन्टेसन गरौँ डिजिटल डकुमेन्टेसन गरौँ र प्रयोगमा आउने भाषा थुप्रै वक्ता भएका भाषाहरू भयो भने त्यसको अझ विकसित गरौँ त्यसको लिपिबद्ध गरौँ त्यसलाई राइटिङ सिस्टम इन्ट्रोड्युस गरौँ त्यसमा रिडिङ मेटेरियल्स प्रोड्युस गरौँ शिक्षामा प्रयोग गरौँ सरकारी कामकाजमा प्रयोग गरौँ। त्यसैले कति भाषालाई राख्ने कति भाषालाई फालिदिने त्यो कुरा असम्भव कुरा त्यो म नेताजीकोमा आएँ। नेताजी मलाई यसो सम्झना छ एकचोटि के भयो भन्दा उपराष्ट्रपतिले हिन्दी भाषामा शपथ लिनुभयो भनेर यहाँ ठुलो भवण्डर भयो। भाषिक स्वतन्त्रताका हिसाबले कुरा गर्ने हो भने त्यसको बहस संविधान सभाभित्र कसरी चल्छ भनेर मैले तपाईँलाई एउटा प्रश्न सोधेँ। अर्को मैले सँगै जोडेर सोध्न खोजेको संविधान सभा 2 चाहिँ पहिलो बैठकमा यदि म गलत भने मलाई सच्याउनुहोस् नेकपा एमाले के भन्यो भन्दा सबैजनालाई दौरा सुरुवाल अनिवार्य भनेर एउटा उल्टी जारी गर्यो। अब संस्कृति र भाषालाई प्रवर्धन गर्ने कुरामा नेकपा एमालेको नीति के हो उसले कसरी सोध्छ, पार्टीभित्र त्यसलाई प्रवर्धन गर्न कसरी सोध्छ, र राज्यमा उसले कसरी सोध्छ? अघिल्लो संविधान सभामा यो केही कालसम्म पछि त एउटा ब्लू सुटको म्यानेज गरियो, व्हाइट सर्ट र ब्लू सुट जो अहिले सरकारी कर्मचारीहरूले लगाउने ड्रेस छ त्यसलाई पार्लियामेन्टको अथवा संविधान सभाको औपचारिक ड्रेस त्यसमा आउनु भनियो। सबैले कतिले मान्नु मान्नु होइन, पछि त ड्रेस त्यो भयो। सुरुवात के भयो भने अब नेपाल विविधतायुक्त देश हो, त्यसो गर्दा जसले जे ड्रेस लगाउन मन लाग्छ त्यो लगाउनुपर्छ, अनि जे बोल्नु मन लाग्छ त्यो बोल्नु पाउनुपर्छ भन्ने कुराको आधारमा हामी अब भर्खर भर्खर गणतन्त्र आएको, सबै चिज केही म्यानेज नभइसकेको त्यो स्थितिमा हामी त्यहाँ गयौँ। त्यहाँ पुग्दाखेरि पहिले सुरु सुरुमा यस्तो स्थिति देखा पर्यो, अब त्यहाँ संविधान सभामा एउटा ड्यु रेस्पेक्ट मर्यादाका लागि पनि एउटा कमसेकम सांसदको त्यो राख्नुलाई पनि केही न केही युनिफर्मको म्यानेज त हुनुपर्छ, यो त साह्रै भएन भन्ने भएपछि कार्यव्यवस्था परामर्श समितिको अथवा राजनीतिक सहमतिका आधारमा सभामुखले त्यो जारी गर्नुभयो। त्यो अब कति लागु भयो भएन अब पत्रकारहरूले हेर्ने कुरा हो। यो पछिल्लो कालमा हामी आइसकेपछि नेकपा एमाले एउटा अगुवाई गर्नुपर्छ, एउटा न एउटा कुनै न कुनै पार्लियामेन्टमा संसदमा एउटा युनिफर्म हुनुपर्छ। एउटा स्कुलमा अथवा शिक्षक कहीँ पनि कुनै पनि ठाउँमा तपाईँ औपचारिक ठाउँमा जाँदाखेरिमा औपचारिक ड्रेसको कुरो हुन्छ, देशले ठिक छ पछि बनाऊ त्यो हुन्न भने अर्को बनाऊ के हुन्छ के लगाउने के सुविधा हुन्छ त्यो त सल्लाह गर्न सकिन्छ। नेकपा एमालेलाई के लाग्यो भने यो हामी कहाँ लगाइने यो राष्ट्र सञ्चालन गर्ने व्यक्तिको दोष हुनसक्छ, तर नेपालमा लगाउने दौरा सुरुवाल कोट टोपी जुत्ता यो जुन औपचारिक ड्रेस भनेर नेपालको पहिचान संसारभरि पुगिया छ जसरी पुगे पनि, अनि त्यो लगाउन पनि सकिन्छ लगाउने गरिन्छ भने आखिरी यसैलाई औपचारिक ड्रेसको रूपमा जान भनौँ भनेर हामी निर्णय गरेर पठाउँ, यो कुनै आग्रह पूर्वाग्रह राख्नुपर्ने विषय होइन। अर्को एउटा प्रश्न मेरो हजुर, अब म तपाईँबाट पनि आउँछु त्यही प्रश्न लिएर, तपाईँहरूको केन्द्रीय कमिटीभित्र कतिजना मान्छेले आफ्नो भाषामा कतिजनाले बोल्न पाउँछ? अब यो सबै यस्तो छ, हाम्रोमा के छ भने केन्द्रीय कमिटीमा अब बोल्न पाउने पाउनका लागि के हुनुपर्छ भने भाषाको सबैले बुझ्ने भाषा बोल्नुपर्छ। म संविधान सभामा पुग्दाखेरिमा केही कमसेकम 50-60 सांसदहरूले बोलेको भाषै बुझ्दैन थिए, म नेपाल भाषा बुझ्दैन, अब तराईको मान्छे भए हुनाले तराईतर्फका भाषा त मैथिली भोजपुरी अवधि जेसुकी बोल्दाखेरि पनि केही बुझिने भयो। पहाडतिरको अब मैले लिम्बूको भाषा बुझ्दिनँ, शेर्पा भाषा बुझ्दिनँ, के आफ्नो भाषामा आफै चिच्याउँछ, यत्तिकै कराइराखेर भाषा बोल्न दिएर के अर्थ छ? सेन्ट्रल कमिटीमा हाम्रो नेकपा एमाले 2006 गठन हुँदाखेरि नेकपा एमालेको केन्द्रीय कमिटीको औपचारिक भाषा अङ्ग्रेजी थियो। त्यहाँ सेन्ट्रल कमिटी दोस्रो महाधिवेशनसम्म 14 साल 15 साल पछिबाट मात्रै हो, 14 सालसम्म सेन्ट्रल कमिटी होइन कङ्ग्रेसमा पनि अङ्ग्रेजी भाषामै बोल्नु पर्थ्यो। त्यहाँ जाने सिसिएमहरूले डेलिगेट्सहरूले इङ्ग्लिसमा हुन्थ्यो, भनेपछि हाम्रो मनमोहनजी पुष्पलालजीहरू जो पहिलाको तुलसीलाल मात्यहरू हुनुहुन्थ्यो उहाँहरूको भाषै थियो भने अहिले हाम्रो त्यहाँ पनि नेपाली भाषा हुन्छ, हिन्दी भाषा हुन्छ, मैथिली भाषा बुझ्नसँगै सक्नको भाषा बोल्न त सकिन्छ, तर एउटा त्यो सबैलाई हुने भाषा चाहियो। हामीले पार्टीका सबै डकुमेन्टहरू पहिले सबै अङ्ग्रेजीमा हुन्थ्यो र अङ्ग्रेजीबाट ट्रान्सलेट गरेर नेपाली बनाइन्थ्यो, अब हामीले नेपालीमै प्रस्तुत गर्छौँ, नेपालीमा छलफल गरेर निर्णय गरिन्छ, अनि त्यसपछि बल्ल नेताजीलाई अरू भाषामा ट्रान्सलेट। एउटा अन्तिम प्रश्न, सङ्घीय व्यवस्थामा जाने भइसक्यो, तपाईँहरू बाहिर त भाषण गर्ने भनेर चाहिँ अब सबै नेताहरूको ठुल्ठुलो आवाज सुन्छौँ कि अब चाहिँ हरेक प्रान्तमा चाहिँ हरेक मान्छेले चाहिँ त्यहाँको प्रान्तको भाषा 2-3-4 कतिवटा हुन्छ भनेपछि तपाईँहरूले 14 प्रान्त एकछिन इमेजिन गर्नु, हामीले 10 प्रान्त बनाएर एउटा भाषा चारवटा भाषा एउटा प्रान्तमा इस्टाब्लिस भयो भने नेकपा एमाले पार्टीले केन्द्रीय कमिटीको बैठक गर्दाखेरि 40 भाषाको ट्रान्सलेटरको आवश्यकता पर्छ यदि तपाईँहरूले त्यो प्रवर्धन गर्ने, त्यसमा के कफ पा? हेर्नुहोस् यो धेरै भावनामा बगेर धेरै ठुल्ठुलो कुरा गर्न म चाहन्न। अघि हाम्रो डाक्टर साहबले भनेकै यो प्रोफेसर साहबले जसरी भन्नुभएको छ नि, उहाँले जुन उचाइबाट भन्नुभयो हो बुद्धिजीवीहरूले यस रूपमा जसरी उहाँले भन्नुभएको छ त्यस आधारमा हामी यथार्थतामा जाउँ, भावनामा बगेर यत्तिकैले हुँदैन, भाषाले जीवन दिन सक्छ भने त्यसका लागि गरौँ, जीवन बर्बाद पार्ने गरी भाषाको पछाडि नलागौँ, त्यो हामी पनि त्यो भावनामा बगेको हो। स्याङ्जामा र हाम्रो रूपन्देहीमा पनि मलाई के अनुभव छ भने जुन मातृभाषामा जुन स्कुलमा हामीले स्टार्ट गऱ्यौँ, जुन ठाउँमा लागू गर्ने गरी स्कुलमा लगायौँ, त्यो ठाउँका जनताले पछिबाट अब त्यो त्यो प्रयोग गरे बापत ठुलो विरोध आयो। देवदहको खैरेनी अहिले पनि जानुस्, त्यहाँ भीम गुरुङ प्रिन्सिपल हुनुहुन्छ, त्यो हेडमास्टर, उहाँ त्यो स्कुलमा गुरुङ कम्युनिटीको बाहुल्य भएको प्राइमेरी स्कुल हामीले गुरुङ भाषा त्यहाँ पढाउने मातृभाषा भनेर सुरु गऱ्यौँ। त्यहीँ अगल बगलमा जतासुकै बोर्डिङ स्कुल छन्, एउटा जान्छ गुरुङ भाषाबाट सुरु गर्छ, त्यसको लिपिबाट घरमा पनि बोलिने, त्यही स्कुलमा पनि त्यहीँ बोल्ने गरी ऊ चार पाँच क्लाससम्म पुग्छ। एउटा बोर्डिङ स्कुलमा पढ्ने केजी नर्सरी हुँदै अनि त्यसपछि ऊ एसएलसीमा पुग्दाखेरिमा एसएलसी मा पुग्छ, अनि उनीहरूको संस्कृति अनुसार उनीहरू पल्टनमा भर्ती हुन जाने कुरो हुन्छ। न त्यहाँ गएर उसले त्यो लेख्न सक्छ, न कम्पिट गर्न सक्छ, न केही छोराछोरी बर्बाद भए, यो बन्द गर भनेर हामीले त्यो मातृभाषाको त्यही विषय अहिले गएर हेर्न सकिन्छ। त्यो स्कुल हामीले बन्द गऱ्यौँ, अनि त्यसपछि नेपाली र अङ्ग्रेजी सबै सरकारी स्कुलमा रूपन्देहीमा हामी अब पोलिटिकल पार्टीले त केही त पहल त गर्नु पर्यो। हरेक स्कुलले कसरी सक्छ एबिसिटी वन क्लासदेखि नै सुरु गर, चार क्लासबाट जुन भन्ने यो कोर्स त्यहाँ भए पनि त्यो ल्याएर अब नर्सरी क्लासदेखिबाट सबैले अङ्ग्रेजी चलाउनु पर्छ। मान्छेलाई जीवनै नदिने खालको भाषा भावनामा बगेर मात्रै हुन्छ। बोल्नेहरूका लागि सम्मान गरिन्छ, आउनुहोस् प्रवर्तन गर्नुहोस्, तपाईँको बच्चाहरूलाई बोल्न दिनका लागि राज्यले बन्देज गर्दैन, तर त्यो मान्छेलाई जीवनै नदिने कुराका लागि तपाईँले प्रेसर गरेर अनि त्यसपछि दिनुहुन्छ। म तपाईँबाट आउँछु है, मैले यहाँ राजनीतिक कुरो टुङ्ग्याइहालौँ। अनि मैले चाहिँ पूर्णकुमार शर्माज्यूलाई, नेपाली कङ्ग्रेसभित्र चाहिँ भाषा प्रवर्धन गर्ने राज्यले सरकारले कामकाजी भाषा भनेर जुन तहको छलफल चल्छ, मलाई लाग्छ सबैभन्दा ठुलो भाषा प्रवर्धन गर्ने जिम्मेवारी बोक्नुपर्ने एउटा राम्रो ठाउँ राजनीतिक दल पनि हो। किनकि राजनीतिक दलका नेताहरूलाई त्यो खालको स्वतन्त्रता भएन, उनीहरूले चाहिँ भाषा प्रवर्धनका लागि आफ्नो तहबाट काम गर्न सक्छन्, उनीहरूलाई बनाउने, उनीहरूलाई बढाउने, अहिले जति धेरै राज्यलाई चाहिँ खर्च हुन्छ भनेर छलफल चलिरहेको छ। नेपाली काङ्ग्रेस सङ्घीय व्यवस्थामा गइसकेपछि भाषाका हिसाबले, संस्कृतिका हिसाबले समावेशी देखिनेका लागि कस्तो हुन्छ होला, छलफल चलिरहेछ पार्टीभित्र? नेपाली काङ्ग्रेस चाहिँ यो जति भाषाहरू छन्, धेरैले बोलिने थोरैले बोलिने भाषाहरू जे जति छ, त्यो भाषाको सबैको सम्मान र उत्थान र विकास प्रवर्धन हुनुपर्छ भन्ने पक्षमा नेपाली काङ्ग्रेस सदा रहिआएको छ, त्यसको सधैँ सम्मान पनि गर्दछ। र अब अहिले जहाँसम्म यहाँ कुरोहरू उठेका छ, जम्मा 123 भाषा भनेर भनिएको छ, एउटा आदिवासी जनजातिको जम्मा 59 जातिलाई भएको छ, एउटा जाति राई पनि हो, राईमा मात्र 28 भाषा बोलिन्छ, एउटा राईले अर्को राईको भाषा जान्दैन, एकअर्कामा राई को छुट्टा छुट्टै भाषा हुने भएको हुनाले उनीहरूको साझा भाषाको रूपमा बान्तावा भाषाले मान्यता दिएको छ र राई बान्तावा भाषाबाट समाचार प्रसारण गर्ने गरिएको छ। यसैको सम्मान हुनुपर्छ भनेर 2050 सालमा समाचार प्रसारण गर्ने क्रममा, त्यति बेला नेपाली काङ्ग्रेसको सरकार थियो, त्यति बेला पनि म कार्यदलमा थिएँ, त्यो कार्यदलमा हुँदाखेरि राईहरूमा ठुलो विवाद आयो, थुलुङ भाषा बोल्नुपर्छ समाचार, कुलुङ भाषा हुनुपर्छ, चामलिङ भाषा हुनुपर्छ, बन्तावा हुनुपर्छ भन्ने कुरोमा आफ्नो भाषाहरूमा धेरैले आफ्नो कुराहरू दाबी गर्दा पछिबाट सबै धेरैले राईले बोल्ने गरेको चाहिँ राई बन्तावाबाट बोल्नुपर्छ, यो साझा भाषाको रूपमा योबाट प्रसारण हुनुपर्छ भन्ने सहमति भएर राई बन्तावाबाट 2050 सालमा राई भाषाबाट समाचार प्रसारण गर्नु। त्यस कारणले यो भाषा धेरै हुन्छ, लिपि थोरै हुन्छ, जति भाषा हुन्छ त्यति नै राज्य हुनुपर्छ भन्ने होइन, र त्यसमा सामर्थ्यको कुरा हुन्छ, भौगोलिक कुराहरू छ, यो सबै समेटेर यो राज्य कायम गरेर हुनुपर्छ। संघीयता सङ्गालोमा आज हामीले संघीय प्रणालीमा भाषा व्यवस्थानको कुरा गर्यौं। छलफलमा हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका पूर्व सभासद तथा पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शर्मा, नेकपा एमालेका तर्फबाट पूर्व सभासद नेत्र प्रसाद पन्थी, मानवशास्त्री प्राध्यापक डम्बर चेमजङ, भाषा विज्ञानका प्राध्यापक योगेन्द्र प्रसाद यादव अनि त्रिभुवन विश्वविद्यालयमा भाषा विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरू सुजित केसी, दिलविक्रम आङदेम्बे, मन्जु अधिकारी र सृजना अधिकारी। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ भन्ने कुरा अघिल्लो संविधान सभाले तयार पारेको भाषा सम्बन्धीको मस्यौदामा उल्लेख गरिएको छ, जुन आजको छलफलमा पनि उठ्यो। आजको छलफलमा एउटा रमाइलो र ध्यान दिनुपर्ने कुरा पनि उठेको छ, जस्तो अमेरिकाको छिमेकी देश क्यानाडामा गरिएको भाषा व्यवस्थापन बारेमा। क्यानाडा एउटा पुरानो सङ्घीय राज्य हो, क्यानाडाको संविधानमा सरकारी कामकाजीको भाषाका रूपमा अङ्ग्रेजी र फ्रेन्च भाषालाई मान्यता दिएको छ। त्यहाँ त्यसो गर्नुको कारण चाहिँ त्यहाँका नागरिकले बोल्ने भाषा नै हो। क्यानाडामा 59% नागरिक अङ्ग्रेजी र 23% नागरिक फ्रेन्च भाषा बोल्छन्। त्यसैले क्यानाडामा सङ्घीय राज्य समेत भाषाकै आधारमा निर्माण गरिएको छ। यो कुरा नेपालमा पनि अपनाउन सकिन्छ। नेपालमा नेपाली भाषा बोल्नेको सङ्ख्या 45% हाराहारीमा छ। त्यस्तै नेपाली भाषा पछि बोलिने अरू भाषाहरूमा चाहिँ 11% हाराहारीले मैथिली बोल्छन्, 6% हाराहारीले थारू र भोजपुरी बोल्छन्, तामाङ बोल्नेहरूको सङ्ख्या 5% छ अनि नेवारी 3% बोल्छन्। त्यो बाहेकका अरू भाषाहरू बोल्ने समुदायहरू झन धेरै छन्। त्यसैले प्रदेश निर्माणका बेला त्यो ठाउँमा बाहुल्य भएको भाषालाई कामकाजमा प्रयोग गर्ने अनि नेपाली र अरू कुनै भाषालाई पनि कामकाजको सहयोगी भाषा बनाउँदा सबै भाषी समुदायको भावना समेटिन सक्छ। अब चाहिँ कार्यक्रमबारे तपाईँले पठाउनुभएका प्रतिक्रियाहरू सुन्ने बेला भएको छ। साथमा हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी। ट्विटरमा बेला बेला सङ्घीयताका विविध विषयवस्तुबारे गहन छलफल हुने गर्छन्। निरज आचार्यले नगरपालिकाको सङ्ख्या बढेपछिको सन्दर्भमा ट्विट गर्नुभएको छ। एउटा जिल्लाको एउटा गाविसको 9 वडा त्यो पनि छुन मात्र त 12 दिन लाग्छ, कसरी विकास हुनु? त्यही नै मानिस भन्छन् सङ्घीयता चाहिँदैन, अब उपाय के त? त्यस्तै एलबी बस्नेतले ट्विटरमै लेख्नु भएको छ, एकातिर देश सङ्घीयतामा जाँदैछ भन्छन् अनि फेरि स्थानीय निकायको चुनावको पनि कुरा गर्छन्, तर दुई थरी एकदम भिन्दै कुरा हुन्, कसले बुझ्ने कुरा? दीर्घ समीरले पाँचखाल काभ्रेबाट आफ्ना कुरा हाम्रो टोल फ्री नम्बरमा रेकर्ड गराउँदै सङ्घीय प्रदेशका नाममा अड्कनु राम्रो होइन भन्नुभएको छ। मैले यहाँहरूको कार्यक्रम सुनिरहँदा हाम्रा दलका नेताहरू जातीय नामका आधारमा चाहिँ सङ्घीय प्रदेशहरू राख्नुहुन्न भन्ने कुरा व्यापक रूपमा उठाइएको सुनियो। मेरा गाउँ गाउँघरका चाहिँ नामहरूलाई पनि मैले स्मरण गर्न चाहे, हाम्रो जिल्लामा केही गाविसहरूको नाम जातीय थरका आधारमा छन् भने केही त्यहाँ रहेका वडाहरूको नाम पनि राखिएको मैले सुनेका र सुनेको र छु। जस्तै खनाल थोप, दुलाल थोप, जैसिडी, जैसी थोप आदि यी ठाउँका नामहरू राख्दा चाहिँ अरू जातिले चाहिँ किन विरोध नगरेका त? यहाँ चाहिँ सौहार्दपूर्ण वातावरणमा चाहिँ बसिरहेका छन्। यदि द्वन्द्व हुन्छ भन्ने लाग्छ भने कि चाहिँ यो देशैभरि रहेका यस्ता नामहरूलाई पनि हटाउन ती दलका नेताहरूले चाहिँ सक्नु पर्यो, होइन भने यहाँ चाहिँ जातीय आधारमा चाहिँ नाम राख्दा चाहिँ कुनै पनि द्वन्द्व हुँदैन, किनकि उनीहरूको एक पक्ष भयो भनेर त्यही अनुसारको नीति बन्दैन, नीतिमा चल्ने हो नाममा चल्ने होइन। त्यस्तै दार्चुलाबाट गणेश गिरीले सङ्घीय नेपालमा शिक्षा क्षेत्र कसरी चल्नुपर्छ भन्ने विषयको अघिल्लो हप्ताको कार्यक्रम सुनेर प्रतिक्रिया दिनुहुन्छ। दृष्टिविहीन मैत्री शिक्षा नभएसम्म हामीले कसरी सङ्घीयताको स्वाद चाख्ने? सबैभन्दा जटिल परिस्थिति भोगेका अपाङ्गहरूमा दृष्टिविहीन पर्दछन्, जबकि विभिन्न खालका परीक्षा हुन्छन् त्यो परीक्षामा सहयोगी व्यक्ति राख्नुपर्ने हुन्छ, त्यो निकै ठुलो अभाव हो भने अर्कोतर्फ पाठ्य पुस्तकहरू ब्रेल लिपिमा पर्याप्त मात्रामा पाठ्य पुस्तकहरू प्राप्त हुँदैनन्। त्यसकारण ती पाठ्य पुस्तकहरू सकभर ब्रेल लिपिमै प्रकाशन भइदिए र हामीले ब्रेल लिपिमै परीक्षा दिन पाए उपयुक्त हुन्थ्यो होला। यसपालिको शिक्षक सेवा आयोगमा पनि त्यस्तै किसिमका समस्याहरू खट्किए हामी दृष्टिविहीनहरूलाई। त्यसकारण सम्बन्धित निकायका व्यक्तिहरूले नेपाल सरकारले दृष्टिविहीनहरूका लागि ब्रेल लिपिमा पाठ्य पुस्तक तथा ब्रेल लिपिमै परीक्षा कुनै पनि परीक्षा दिने परिपाटी वा प्रणाली बसाले दिने भए हामी हार्दिक कृतज्ञ हुन्थ्यौँ सम्पूर्ण दृष्टिविहीनहरू। धन्यवाद। प्रतिक्रिया जनाउने सबैलाई धेरै धेरै धन्यवाद। सङ्घीयता सङ्गालो या सङ्घीयता बारे जुनसुकै विषयमा तपाईँ आफ्नो कुरा हामीलाई पठाउन सक्नुहुन्छ। अन्चना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम सङ्घीयता सङ्गालो देशभरका 50 बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456 जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत सङ्घीयता सङ्गालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा सङ्घीयता सङ्गालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। आज हामीले कार्यक्रममा सङ्घीयतामा भाषाको व्यवस्थापन बारेमा छलफल गर्यौं।

एम्बुलेन्स सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने, ढाडको नसा च्यापिएको, खप्टिएको, हात घोडा झमझमाउने, सिल्का हान्ने, पोल्ने, जोर्नी दुख्ने, सुन्निने, घुडा खिएको, हात घोडाको हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको, बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर दुई मेन रोड टाढी चौक चितवन, फोन 0556603141, एम्बुलेन्स 9845564222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्सल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0556083199, मोबाइल 9855961999। टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी, फोन नम्बर 0556601557। स्टाइल परफॉर्मेंस र माइलेज का लागी हिरो मात्र मार्सल इम्पोरियम मा। संसदीय चुनाव विशेष समितिको बैठक आज पनि बस्ने, कम्तीमा तीन प्रस्तावित न्यायाधीशसँग छलफल गरिने। भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहणको भोलिपल्ट प्रधानमन्त्री कोइराला र मोदी बीच वार्ता हुने। दुई महिनाभित्रमा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको मन्त्री निधिको भनाई। संविधान सभामा मनोनित गर्ने 26 सभासदका विषयमा छलफल गर्न कङ्ग्रेस पदाधिकारीको बैठक बालुवाटारमा। एकीकृत माओवादीले निर्वाचन मार्फत पदाधिकारी चयन गर्ने। थाइल्यान्डकी पूर्व प्रधानमन्त्री इङ्लक सिनावात्र गिरफ्तार, पाकिस्तानमा आतंकवादी विरुद्ध सैन्य कारवाही तीव्र। र एनपीएल क्रिकेटको उपाधि भिडन्त आज, पञ्चकन्या र जगदम्बा भिड्दै आइपिएलमा आज पनि दुई खेल हुने। प्रभु दर्शन दर्शन के भयो भन। घर बनाएको 3-4 वर्ष भयो, रङ लगाउने ठुलो इच्छा थियो, तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके। अब कसो गरौँ प्रभु? ल सुन, एसियन पेन्ट्स टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि, त्यही जाऊ, तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ। हुन्छ प्रभु, प्रभुको जय होस्। हजुर, एसियन पेन्ट्सको आधिकारिक विक्रेता, टोयलेट, बाथरूम, किचनको सेनिटरी सामग्री, टाइल्स फिटिङ सामानहरू, पोलिट्याङ्क पाउनुको साथै दक्ष प्लम्बर पेन्टरको लागि पनि। नेपाल बाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा रविन्द्र सुवेदी र मुक्तिबाबु रेग्मीको स्वागत छ। देशभरिका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालबाणी.com संसारभर एकैसाथ प्रसारण भएको राष्ट्रिय खबर अब विस्तारमा। संसदीय चुनाव विशेष समितिको बैठक आज पनि बस्ने भएको छ। न्याय परिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेका न्यायाधीशहरूका विषयमा सुनवाई गर्न आज शनिबार पनि छलफल हुन लागेको हो। गत वैशाख 9 गते सिफारिस गरिए पनि सुनवाई समितिभित्री विवाद हुँदा हिजोबाट मात्रै सुनवाई सुरु भएको हो। आगामी मंगलबार 35 दिने हदम्याद पूरा हुने भएपछि समिति अहिले हतार हतार सुनवाईमा व्यस्त भएको छ। आज दिउँसो 2 बजेपछि सिंहदरबारमा हुने सुनवाईमा कम्तीमा 3 न्यायाधीशसँग सवाल जवाफ हुने समितिले जनाएको छ। नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक अहिले केही बेरमा बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको पर्सीबाट हुने भारत भ्रमण र संविधान सभामा मनोनित गर्ने 26 सभासदका विषयमा छलफल हुनेछ। 26 मध्येमा कङ्ग्रेसको कोटामा 9 पर्ने पक्का छ। मनोनित गर्दा समावेशताको सिद्धान्त र विगतमा पराजित भएका र समानुपातिकको कोटामा रहेकाहरूलाई मनोनित नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। कङ्ग्रेसले प्राध्यापक, पत्रकार र समाजमा योगदान गरेकाहरूलाई मनोनित गर्ने तयारी गरेको स्रोतले जनाएको छ। भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन सोमबार नयाँ दिल्ली जान लाग्नुभएका प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीच मंगलबार बिहान द्विपक्षीय वार्ता हुने भएको छ। वार्तामा नेपाल भारत बीचमा यसअघि देखिएका विवाद, सीमा सुरक्षा र आर्थिक सहयोगका विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा निर्माण मन्त्री विमलेन्द्र निधिले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो। मन्त्री निधिले भारतमा आएको नयाँ सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्ने पक्षमा रहेकाले प्रधानमन्त्रीको भारत भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नेपाल भारतमा नयाँ सरकार आए पनि नेपाल भारतको वैदेशिक नीतिमा खासै परिवर्तन नहुने दावी गर्नुभयो। निधिले भारतीय प्रधानमन्त्री र राष्ट्र प्रमुखले नेपाल भ्रमण नगरेको 15 पुगेको तर अबको 2 भारतीय राष्ट्रपति प्रणब मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो। भारतीय राष्ट्रपतिजीको भ्रमण हुन सक्छ छिटै नै, 1-2 नै, त्यसपछि भारतीय प्रधानमन्त्री पनि आउनुहुनेछ। भारतीय प्रधानमन्त्री नेपाल नआएको धेरै भयो। मन्त्री निधिले शपथ ग्रहणपछि हुने रात्रिभोजका अवसरमा अन्य देशका राष्ट्रप्रमुखसँग छलफल हुने भोलिपल्ट बिहान मोदी र कोइरालाका बीचमा छलफल हुने कार्यक्रम तय भएको बताउनुभयो। शपथ ग्रहण समारोह हुनासाथ त्यसको लगत्तै भारतीय राष्ट्रपतिबाट यो चियापानको कार्यक्रम छ, सबै डेलिगेट्सहरूलाई राजा अरू मुलुकहरूको पनि शपथ ग्रहणमा समारोह भाग लिनेहरूलाई, अनि त्यसपछि राति नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीजीले डिनर दिनुहुनेछ। अहिलेसम्मको जानकारीमा आएको कार्यक्रम त्यही हो। र भोलिपल्ट बिहान मङ्गलबार बिहान प्रधानमन्त्री मोदीजीसँग द्विपक्षीय भेटवार्ता हुनेछ। कोइरालाले मोदीसँगको वार्तापछि राष्ट्रपति प्रणब मुखर्जी, भाजपाका अध्यक्ष राजनाथ सिंह, कंग्रेस आई अध्यक्ष सोनिया गान्धी लगायतका नेताहरूसँग भेटघाट गर्नुहुनेछ। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो 2 बजेपछि बस्ने बैठकमा आज संसदीय समिति, पदाधिकारी चयन लगायतका विषयमा मतदान गर्ने तयारी गरिएको छ। ती समितिहरूमा आकांक्षी धेरै देखिएपछि मतदानबाटै टुङ्गो लगाउने तयारी माओवादीले गरेको हो। पदाधिकारीमा नारायण काजी श्रेष्ठ र पुष्पबहादुर बोगटी सर्वसम्मत हुने र अरूको भने निर्वाचन गर्ने तयारी भएको एक नेताले बताएका छन्। तर सबैमा सर्वसम्मतिको प्रयास गर्न भन्दै बिहानैबाट एकीकृत माओवादीका नेताहरू आन्तरिक छलफलमा व्यस्त भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज पहिलो महाधिवेशन काठमाडौँमा शुरू हुँदैछ। दिउँसो खुल्ला मञ्चमा हुने उद्घाटन सभामा विभिन्न पार्टीका नेताहरू सहभागी हुनेछन्। उद्घाटनपछि आज अपरान्ह कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र शुरू हुने राप्रपा नेपालले जनाएको छ। महाधिवेशनमा देशभरबाट 2009 जना प्रतिनिधि सहभागी हुने बताइएको छ। उद्घाटन पूर्व काठमाडौँका विभिन्न भागबाट र्याली निकाल्ने तयारी गरिएको छ भने उद्घाटन सत्रमा सांस्कृतिक कार्यक्रम पनि हुनेछन्। भारत पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी आज नेपाल आउँदै हुनुहुन्छ। निजी भ्रमणका लागि बेनर्जी सहितको टोली आज आउने जनाइएको छ। उहाँको टोली निजी भ्रमणका लागि विमान चार्टर गरेर नेपाल आउन लागेकाले औपचारिक जानकारी भने नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको 5 औं राष्ट्रिय महाधिवेशन आजदेखि कास्कीको पोखरामा शुरू हुँदैछ। जाति पहिचान सहितको संघीय संविधानका लागि हाम्रो आन्दोलन, पहिचानमा आधारित संघीय शिक्षा प्रणालीको पक्षमा 5 औं महाधिवेशन भन्ने मूल नाराका साथ महाधिवेशन शुरू हुन लागेको हो। महाधिवेशनमा देशभरिका प्रदेश, जिल्ला र महासंघमा आबद्ध जाति विद्यार्थी घटक संगठनहरूबाट करिब 300 प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक नरबहादुर तमुले जानकारी दिनुभयो। नलप्रासीको कावासोतीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। गैराती कावासोती 5 नमस्ते चोकमा फ्याक्ट्रीमा काम गर्दै गरेको अवस्थामा 81 करेन्ट लागेर दाउनेदेवी 7 निवासी 40 वर्षका प्रेम गुरुङको मृत्यु भएको हो। करेन्ट लागी घाइते भएका गुरुङको आज बिहान उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। काभ्रेको 5 खाल नगरपालिका वडा नम्बर 2 र 3 का बासिन्दा बिरामी पर्न थालेका छन्। अत्याधिक गर्मीसँगै डिप बोरिङको पानी खाएका अधिकांश स्थानीयमा ज्वरो, रुगाखोकी र झाडा पखालाको लक्षण देखिएको स्थानीय कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो। स्थानीय 5 खाल खानेपानी जल उपभोक्ता समितिले डिप बोरिङ मार्फत वितरण गरेका वडा नम्बर 3 को पुरै र वडा नम्बर 2 को आधा घरधुरीमा यस्तो समस्या देखा परेको हो। 2069 सालबाट सञ्चालन गरिएको डिप बोरिङ अन्तर्गत अहिले 400 घरधुरीमा खानेपानीको धारा विस्तार गरिएको र पानी पिउन योग्य भनी प्रमाणित भएकाले पानीबाट संक्रमण नफैलिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर ठकुरीले जानकारी दिनुभयो। डिप बोरिङ खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो। दाङमा महिलाको नाममा घर जग्गा रजिस्ट्रेसन गराउनेको संख्यामा वृद्धि भएको छ। सरकारले पुरुषलाई भन्दा महिलालाई घर जग्गा रजिस्ट्रेसन पासमा सहरी क्षेत्रमा 25 र ग्रामीण क्षेत्रमा 30% कर छुट दिने नियम बनाएपछि घर जग्गा रजिस्ट्रेसनका माध्यमबाट स्वामित्व प्राप्त गर्ने महिलाहरूको संख्या बढ्दै गएको मालपुत कार्यालय दाङका प्रमुख टीकाराम घिमिरेले बताउनुभयो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म 7,913 जना महिलाको नाममा घर जग्गा रजिस्ट्रेसन पारित भएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म 1,88,70,27 रुपियाँ राजस्व छुट पाएका छन्। जसमध्ये ग्रामीण क्षेत्रबाट 57,93,722 रुपियाँ महिलाहरूले घर जग्गा रजिस्ट्रेसन पारित गरे बापत छुट पाएका हुन्। यस्तै सहरी क्षेत्रबाट 1,30,76,305 रुपियाँ छुट पाएका छन्। गत आर्थिक वर्षमा 9,039 जना महिलाको नाममा घर जग्गा रजिस्ट्रेसन पारितबाट 1,78,50,55 रुपियाँ राजस्व छुट दिएको थियो। यस आर्थिक वर्षको वैशाख मसान्तसम्म ग्रामीण क्षेत्रका 4,442 र सहरी क्षेत्रका 3,471 जना महिलाको नाममा घर जग्गा रजिस्ट्रेसन पारित भएको कार्यालयका बालपोत अधिकृत भरत चन्द्र अधिकारीले जानकारी दिनुभयो। राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन्। नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौराचोक टाढीमा। बेटर माइलेज, बेटर इन्जिन, बेटर ब्रेकिङ र बेटर राउन्ड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर TVS कम्पनी को रेसिंग टीम ले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180 सीसी 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाची आरटीआर 160 सीसी साथमा स्टार सिटी 110 सीसी र स्कूटी पेप प्लस पनि सम्पर्क चितवन टाढी अटो लिङ्क प्रणाली टिभीएस अथोराइज्ड डिलर रत्ननगर 100 चोक टाढी चितवन फोन नम्बर 056-562-013 पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी भवन निर्माण व्यवसाय संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ भवन निर्माण व्यवसाय संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनु पर्ने सुविधाबाट वञ्चित हुनु पर्नेछ भवन निर्माण व्यवसाय संघ पूर्वी चितवन फोन 056-563-271 अब विदेशका खबर देशमा सैन्य शासन शुरू गरेको थाइल्याण्डको सेनाले पूर्व प्रधानमन्त्री इङ्गलक सिनावात्रालाई गिरफ्तार गरेको छ सैन्य शासन लागू भएपछि विभिन्न शक्तिशाली नेताहरूलाई गिरफ्तार गर्ने क्रममा सेनाले आज पूर्व प्रधानमन्त्री सिनावात्रालाई पनि गिरफ्तार गरेको हो सिनावात्रासँगै उनका केही नातेदार र व्यापारी घरानाका व्यक्तिहरूलाई पनि गिरफ्तार गरिएको छ यसअघि हिजो सेनाले सिनावात्रालाई छलफलका लागि बोलाएको थियो थाइल्याण्डमा केही महिनादेखि जारी सरकार विरोधी प्रदर्शन र अदालतको फैसलापछि त्यहाँ सेनाले सबै कानून हातमा लिएको थियो सेनाले पूर्व प्रधानमन्त्री इङ्गलकलाई गिरफ्तार गरेपछि उनको सरकारमा रहेका 100 भन्दा बढी राजनैतिक हस्तीलाई हाजिर हुन निर्देशन दिइएको छ लामो समयसम्म वार्ताका लागि पहल गर्दा पनि असफल भएपछि पाकिस्तानी सेनाले आतंककारी विरुद्धको कारवाहीलाई तीव्र पारेको छ गैराति पाकिस्तानको उत्तरी वजिरिस्तान कबायली क्षेत्रमा गरेको सैनिक कारवाहीमा कम्तीमा 4 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् घटनामा केही व्यक्ति घाइते भएका छन् पाकिस्तानी पत्रिका डनका अनुसार वजिरिस्तानको मगहिस क्याम्पमा 4 जनाको मृत्यु भएको छ भने 5 आतंककारी गिरफ्तार भएका छन् वजिरिस्तान क्षेत्रमा अलकायदासँग आबद्ध आतंककारीहरू लुकेको आशंकामा सेनाले आक्रमण तीव्र बनाएको बताइएको छ सुदूरपश्चिममा जारी एनपिएल क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ आजको फाइनलमा जगदम्बा जायन्स र पञ्चकन्या तेजबीच प्रतिस्पर्धा हुनेछ पञ्चकन्याले कान्तिपुर गोर्खाजलाई 5 विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने सगरमाथा लिजेन्ट्सलाई डकवर्थ लुइस नियमका आधारमा 47 रनले पराजित गर्दै जगदम्बा लिजेन्ट्सले फाइनल यात्रा तय गरेको हो पञ्चकन्या शरद भेस्वाकर र जगदम्बा शक्ति गौचनको कप्तानीमा मैदान उत्रनेछन् भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगितामा आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन् नेपाली समयअनुसार दिउँसो 4:15 शुरू हुने खेलमा प्लेअफमा पुगिसकेको चेन्नई र प्रतियोगिताबाट बाहिरिसकेको बेङ्गलोरको खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन यस्तै आजको दोस्रो खेलमा प्लेअफमा छनौट भइसकेको कोलकाता नाइट राइडर्स र प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ कोलकाता विजय हुँदै दोस्रो स्थानमा उक्लन खोज्दा हैदराबाद विजय हुँदै 14 अङ्क जोड्ने प्रयास गर्नेछ गैराती सम्पन्न खेलमा किङ्स इलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई 16 रनले पराजित गर्दै शीर्ष स्थानमा यथावत रहेको छ किङ्स इलेभेन पञ्जाबले पेश गरेको 180 रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको राजस्थान रोयल्सले पूरा ओभर खेल्दै 8 विकेट गुमाएर 163 रन बनाउन सकेपछि पञ्जाब 16 रनले विजयी भएको हो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू फेरि एकपटक संसदीय सुनवाई विशेष समितिको बैठक आज पनि बस्ने कम्तीमा 3 प्रस्तावित न्यायाधीशसँग छलफल गरिने भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहणको भोलिपल्ट प्रधानमन्त्री कोइराला र मोदी बीच वार्ता हुने 2 महिनाभित्रमा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको मन्त्री निधिको भनाई संविधान सभामा मनोनित गर्ने सबै सभासदका विषयमा छलफल गर्न कंग्रेस पदाधिकारीको बैठक बालुवाटारमा एकीकृत माओवादीले निर्वाचन मार्फत पदाधिकारी चयन गर्ने थाइल्याण्डकी पूर्व

म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल कैफे को माथि फोन नंबर 0556563396 मोबाइल 98550062377 साथ में अक्टूबर इंटेक को लागि जापानीज भाषा को कक्षा संचालन भइरहेको छ कमलाजी को लागि गाउँखाने कथा को प्रश्न यो छ आकर्षक कपड़ा अनि सिलाई डिजाइन दामी देखिन्छ यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ के हो नेपाली टेरल सर्टिङ सुटिङ लेडीज एन्ड जेन्ट्स सही जवाफ विगत 30 वर्ष पुरानो नेपाली टेलर सर्टिङ सुटिङ लेडीज एन्ड जेन्ट्स अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड बिमल ब्रान्डहरू कटराइज कोरियन जीन्स प्यान्ट तथा लेडीज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ सम्पर्क नेपाली टेलर सर्टिङ सुटिङ लेडीज एन्ड जेन्ट्स खैरहनी आठ खैरहनी बजार चितवन सञ्चालक मिठु नेपाली प्रोप्राइटर अनिल नेपाली फोन नम्बर 0556083051 र मोबाइल 98452